ಚೇತನಾ ರಶೃಂಗಾರ ಢಾಕ್ನಿ ದೀಪಮಯ ಪಾಲಾಲಿ ಚೇತನಾ ರಶೃಂಗಾರ ಢಾಕ್ನಿ ದೀಪಮಯ ಪಾಲಾಲಿ ಗಜಲ್ ಅನಿ ಗಾಯನಲೆ ಭರಿಯೇಕು ಡಾಲಾಲಿ ಸುಮಧುರ ಗೀತ ಸಂಗೀತ ಬಹರಕು ಬಹಾವಮಾ ಸುಮಧುರ ಗೀತ ಸಂಗೀತ ಬೊಹರಕು ಬಹಾವಮಾ ಪ್ರವಾಹಿತ ಹುದೇ ಆಯು ಗಜಲಕು ಮಾಲಲಿ ಚೇತನಾರ ಶೃಂಗಾರ ಢಾಕ್ನೆ ದೀಪಮಯ ಪಾಲಲಿ ಪ್ರವಾಹಿತ ಹುದೇ ಆಯು ಗಜಲಕು ಮಾಲಲಿ ಹರೇಕ್ ಶನಿವಾರ ಬಿಬಿಸಿ ನೇಪಾಲಿ ಸೇವಾ ಪಚಿ ಸಾಮುದಾಯಿಕ ರೇಡಿಯೋ ಮುಕ್ತೇಶ್ವರ 100.4 ಮೆಗಾ ಹರ್ಜನಾ ಗಜಲೈ ಗಜಲ್ಕು ಬಹಾರ್ ಸುನ್ನೈ ಪರ್ನೆ ಕಾರ್ಯಕ್ರಮ ಗಜಲ್ ಮಾಲಾ तिहार मानी खाली निदार कसो गरौँदाई तिहार मानी खाली निदार कसो गरौँदाई चाडपर्व अनि लाग्छन् बेकार कसो गरौँदाई दैलाको तस्बिरमा टीका लाउनु बहिनी दैलाको तस्बिरमा टीका लाउनु बहिनी हाम्रो भाग्य यस्तै मन बुझाउनु बहिनी बाटोमा कोही देखे छोरै हो भन्छिन् आमा बाटोमा कोही देखे छोरै हो भन्छिन् आमा पर्खाइमा छन् घर परिवार कसो गरौँदाई चाडपर्व अनि लाग्छन् बेकार कसो गरौँदाई दाईको पल्टन काश्मीर सर्यो भन्नु आमासित दाईको पल्टन काश्मीर सर्यो भन्नु आमासित म अर्को साल आउने कुरा बताउनु बहिनी हाम्रो भाग्य यस्तै मन बुझाउनु बहिनी भाउजूसित खोइ बाबा भन्दै छोरी भाउजूसित खोइ बाबा भन्दै छोरी सोधिरहन्छे बारम्बार कसो गरौँदाई चाडपर्व अनि लाग्छन् बेकार कसो गरौँदाई भाउजू पनि एक्लै छे विचार गर्नु तिमीले भाउजू पनि एक्लै छे विचार गर्नु तिमीले सकेसम्म छोरीलाई नरुवाउनु बहिनी हाम्रो भाग्य यस्तै मन बुझाउनु बहिनी दुई महिनादेखि बा आमा बिरामी छन् दुई महिनादेखि बा आमा बिरामी छन् गर्न सकिएन उपचार कसो गरौँदाई चाडपर्व अनि लाग्छन् बेकार कसो गरौँदाई पल्ला घरे ठुलेसित पठाएको छु पैसा पल्ला घरे ठुलेसित पठाएको छु पैसा त्यही पैसाले उपचार गराउनु बहिनी हाम्रो भाग्य यस्तै मन बुझाउनु बहिनी साउको धम्की दिन दिन बढ्दै गएको छ साउको धम्की दिन दिन बढ्दै गएको छ लाउँछु भन्छ वार पार कसो गरौँदाई चाडपर्व नि लाग्छन् बेकार कसो गरौँदाई घरमाथिको पाको जग्गा बेचेर भए पनि घरमाथिको पाको जग्गा बेचेर भए पनि पैसा सौको हातमा थमाउनु बहिनी हाम्रो भाग्य यस्तै मन बुझाउनु बहिनी दैलाको तस्बिरमा टीका लाउनु बहिनी अछाम स्थायी निवासी भई हाल मुम्बईमा बस्नुहुने देवीलाल खनाल अनि स्याङ्जाकी गजल सर्जक सम्झना रेग्मीको यो संयुक्त गजल सँगसँगै नमस्कार तथा हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु कार्यक्रम गजल मालामा दर्पण पहाडीका मित्र दीपक बस्नेतका साथमा म कमल नेपाल। विकास र वातावरणका लागि सामुदायिक रेडियो मुक्तेश्वर 104 मेगाहर्जको प्रस्तुति गजलमाला प्रत्येक शनिबार राति बीबीसी लन्डनको नेपाली सेवापछि 10 बजेसम्म आउने गर्दछ। सर्लाही जिल्ला र यसको आसपासका क्षेत्रमा सामुदायिक रेडियो मुक्तेश्वर तथा इन्टरनेट अनलाइनको www.radiomukteswar.org मार्फत प्रत्यक्ष रूपमा गजलमाला सुन्न सक्नुहुन्छ। यसका साथै मोहन बिहानीको ब्लग www.mohanbihani.blogspot.com तथा उदय युवा क्लब नवलपरासीको ब्लग www.udayyouthclub.blogpost.com मार्फत पनि डाउनलोड गरी गजलमाला सुन्न सक्नुहुन्छ। पक्कै पनि प्रिय गजल अनुरागी मित्रहरू, नेपालीहरूको दोस्रो महान पर्व दीपावली तपाईँ हाम्रो घरमा भित्रिसकेको छ। यो दीपावलीले तपाईँको जीवनमा उज्यालो ल्याउन सकोस्, दीपावलीको दीप झैं तपाईँको जीवन सदा चम्किरहोस् भन्ने गजलमालाको तर्फबाट हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्न चाहन्छु। गजलमालाको प्रारम्भ गरेको थिएँ हाल मुम्बई बस्नुहुने अछामका सर्जक देवीलाल खनाल र स्याङ्जाकी सर्जक सम्झना रेग्मीको संयुक्त गजलबाट। उहाँहरू दुवैजनालाई गजलमालाको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु। प्रिय गजल अनुरागी मित्रहरू, अबको क्रममा प्रस्तुत गर्दैछु सरोज चौलागाईको गजल। माया र ममताको प्यासी किन बस्छौ, माया र ममताको प्यासी किन बस्छौ, पेटका लागि अरूको दासी किन बस्छौ। बाहिर हेर त कति रमाइलो छ दुनियाँ, बाहिर हेर त कति रमाइलो छ दुनियाँ, कोठामै प्रायोजित हाँसो हाँसी किन बस्छौ, पेटका लागि अरूको दासी किन बस्छौ। थियो होला नि तिम्रा पनि इच्छा चाहना, थियो होला नि तिम्रा पनि इच्छा चाहना, सारा इच्छाहरू मनका मासी किन बस्छौ, पेटका लागि अरूको दासी किन बस्छौ। मरे पनि कहिले बुझ्दैनन् मनोभाव तिम्रा, मरे पनि कहिले बुझ्दैनन् मनोभाव तिम्रा, यस्ता सँग फर्जी नाता गाँसी किन बस्छौ, पेटका लागि अरूको दासी किन बस्छौ। पहिचानका लागि लड्दैछन् अरू सबै, पहिचानका लागि लड्दैछन् अरू सबै, तिमी अस्तित्वमै लगाई फाँसी किन बस्छौ, पेटका लागि अरूको दासी किन बस्छौ, माया र ममताको प्यासी किन बस्छौ। भनिन्छ नि पापी पेटका लागि मान्छेले जस्तो पनि काम गर्नुपर्ने हुन्छ, भोकको कुनै सीमा हुँदैन, घरबार हुँदैन, अनि त पेटका लागि अरूको दास बन्नुपर्ने बाध्यता आउँछ, मनका सारा इच्छा मनमै कुण्ठित बन्न पुग्छ। अब पनि यस्तो समस्यामा अल्झनुको साटो पहिचानका लागि लड्नुपर्ने प्रगतिवादी सोच प्रकट गर्दै हुनुहुन्थ्यो गजल सर्जक सरोज चौलागाई आफ्नो शब्द गजल मार्फत। ईश्वरपुर 3 बैलवासका सर्जक सरोज चौलागाईको यो गजलप्रति आभार प्रकट गर्दै प्रस्तुत गर्दैछु वाल्मीकि यादवको गजल। छोडी जाने बेला मलाई पागल बनाई जानु, छोड़ी जाने बेला मलाई पागल बनाई जानु, चारैतिर रगतको सागर बगाई जानु, गास्नु नाताहरूसँग मलाई आपत्तिमा पारी, गास्नु नाताहरूसँग मलाई आपत्तिमा पारी, निको नहुने जिन्दगीमा घाउ लगाई जानु, चारैतिर रगतको सागर बगाई जानु, रातो रङको साडी लाउनु चोलो रातो रङको, रातो रङको साडी लाउनु चोलो रातो रङको, मेरो लागि कात्रो तिमी रातोमा गई जानु, चारैतिर रगतको सागर बगाई जानु, रचाउनु मेहन्दी हातमा तिमी अरूकै नामको, रचाउनु मेहन्दी हातमा तिमी अरूकै नामको, जाने बेला घारो मेरो तिमी सजाई जानु, चारैतिर रगतको सागर बगाई जानु, डोली चढी जानु तिमी खुसी भई, डोली चढी जानु तिमी खुसी भई, मेरो निम्ति दुखी धुन बजाई जानु, चारैतिर रगतको सागर बगाई जानु, छोडी जाने बेला मलाई पागल बनाई जानु। साँच्चै कोही कोही प्रेमी आफ्नी प्रेमिका प्रति निकै नै समर्पित हुन्छन्। आफ्नी प्रेमिका बिना आफ्नो जीवनकै अस्तित्व अस्वीकार गर्न पुग्छन्। यदि अरूसँग साइनो घाँस्ने हो भने आफ्ना लागि रातो कात्रो अनि मलामी ठिक पारेपछि जहाँ गए पनि हुन्छ भने प्रेमप्रतिको निकै मर्मस्पर्शी भाव प्रकट गर्दै हुनुहुन्थ्यो वाल्मीकि यादव। मुनलाइट आवासीय मावि भरतवा सरलाहीमा अध्ययनरत वाल्मीकि यादवलाई यस गजलका लागि हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि सहभागिताको अपेक्षा गर्दछु। प्रिय गजल अनुरागी मित्रहरू, गजल मालामा हुनुहुन्छ। गजल मालामा यहाँको सप्त गजल एकैछिनमा वाचन गर्ने नै छु। अहिले भने पृष्ठभूमिमा बज्दै गरेको अत्यन्त रमाइलो साङ्गीतिक गजल यहाँको लागि समर्पण गर्न चाहन्छु। खै जालमा परेर गई कि पारेर गई, खै जालमा परेर गई कि पारेर गई, कसरी भनु मरेर गई, कसरी भनु मरेर गई, मरेर गई कि मरेर गई, खै जालमा परेर गई कि परेर गई, त्यो मदिरा नयनको त्यो मदिरा, नयनको त्यो मदिरा, मागे पिलाई दी पिलाई दी, कहीं बिगारे रा गई। चादर ईमान को चादर ओढ़े राए को त्यो ईमान को चादर ओढ़े राए को त्यो ईमान को चादर ईमान को चादर आज उसने इतने कथई उतारे रंग गई उजालो देखी शायद उजालो देखी शायद उजालो देखी शायद डरा छे होला डरा छे होला घरे रह गई बीस को बीर को अनायसै खोले र खुवायो बीस को बीर को अनायसै खोलेर खुवायो त्यसैसँग कट्टु वचन घोलेर खुवायो बेइमानी बुझे अनि बल्ल पो झस्किए बेइमानी बुझे अनि बल्ल पो झस्किए गुण र बैगुन एकै ठाउँ मोलेर खुवायो त्यसैसँग कट्टु वचन घोलेर खुवायो मन्द मन्द मर्दैछु म जहरको धर्मले मन्द मन्द मर्दैछु म जहरको धर्मले माया माथि यही नै ढोलेर खुवायो त्यसैसँग कटु वचन घोलेर खुवायो खान्न भन्न नसक्ने मायाको यो प्यासी खान्न भन्न नसक्ने मायाको यो प्यासी प्यासले मर्ने के भेटी पोलेर खुवायो त्यसैसँग कटु वचन घोलेर खुवायो खाएँ सारा हाँसेर मर्ने भो आकाङ्क्षा खाएँ सारा हाँसेर मर्ने भो आकाङ्क्षा झन्झन चर्को झन चर्को बोलेर खुवायो त्यसैसँग कटु वचन घोले रखवायो बीस को बीर को अनायासै खोले रखवायो निष्ठुरताको पनि हद हुन्छ क्रूरताको पनि हद हुन्छ यही हद पार गरेर आफ्नो वास्तविकता देखाउँछन् कोही कोही यो वास्तविकताको नजिक हुन नसक्दा बीस समेत थाहै नपाई पिउनु परेको दुखेसो प्रकट गर्दै हुनुहुन्थ्यो गजल सर्जक वासुदेव सागर दोलखाका सर्जक वासुदेव सागरप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि उहाँको यस्तै सहभागिताको अपेक्षा गर्दछु सजलै गजलको बहार कार्यक्रम गजलमालामा हुनुहुन्छ। गजलमालालाई थप अगाडि बढाउँदैछु प्रमिथस डेभिड दीपको गजलबाट। गजल लेखेरै सरकार ढलाएर देखाउँछु, म गजल लेखेरै सरकार ढलाएर देखाउँछु, अनि एक्लै मन्त्रीमण्डल चलाएर देखाउँछु। सबै नेता भ्रष्ट अनि लुटेरा भए नेपालमा, सबै नेता भ्रष्ट चोर लुटेरा भए नेपालमा, सबै नेता भ्रष्ट चोर लुटेरा भए नेपालमा, यी सबलाई एउटै चित्तामा जलाएर देखाउँछु, अनि एक्लै मन्त्रीमण्डल चलाएर देखाउँछु। मलाई एकचोटि प्रधानमन्त्री बन्न त दिनुहोस्, मलाई एकचोटि प्रधानमन्त्री बन्न त दिनुहोस्, नेपालमा नै कल कारखाना फलाएर देखाउँछु, अनि एक्लै मन्त्रीमण्डल चलाएर देखाउँछु। मलाई सत्तामा पुग्न मद्दत गर्नुहोस् अग्रजहरू, मलाई सत्तामा पुग्न मद्दत गर्नुहोस् अग्रजहरू, हेर्दै जानु नेतालाई कसरी तलाएर देखाउँछु, अनि एक्लै मन्त्रीमण्डल चलाएर देखाउँछु। दीपले गरेको काम देखेर चकित हुनेछ विश्व, दीपले गरेको काम देखेर चकित हुनेछ विश्व, विश्व सामु नेपालको नाम कहलाएर देखाउँछु, अनि एक्लै मन्त्रीमण्डल चलाएर देखाउँछु। म गजल लेखेरै सरकार ढलाएर देखाउँछु। नेपालमा प्रजातन्त्रको बहाली भएको धेरै समय बितिसक्यो, तर देशको समस्या भने जिउवा पिउँछन्। देशको यस प्रकारको अवस्था देखेपछि चिन्तित हुँदै आफ्नो गजल लेखनले नै सरकार ढाल्न सक्ने र आफैले पूरा मन्त्रीमण्डल समेत चलाउन सक्ने दृढता व्यक्त गर्दै हुनुहुन्थ्यो गजल सर्जक प्रमिथस डेभिड दीप। खानीगाउँ नुवाकोटका सर्जक प्रमिथस डेभिड दीप प्रति हार्दिक आभार प्रकट गर्दै प्रस्तुत गर्दैछु अर्को एउटा साङ्गीतिक गजल। हम तेरे शहर में आ बिर्सेर ठाउँ आफ्नो गिर्दो रहेछ मान्छे, बिर्सेर ठाउँ आफ्नो गिर्दो रहेछ मान्छे, बनेर साथी छाती चिर्दो रहेछ मान्छे, फुल पनि काँडा हुन्छ मित्र बनेपछि, फुल पनि काँडा हुन्छ मित्र बनेपछि, काँडा भई ठाडो दृष्टि हेर्दो रहेछ मान्छे, बनेर साथी छाती चिर्दो रहेछ मान्छे, धरती नै प्यारो हुन्छ कोही नहुँदा, धरती नै प्यारो हुन्छ कोही नहुँदा, खै के सम्झी नारीलाई घेर्दो रहेछ मान्छे, बनेर साथी छाती चिर्दो रहेछ मान्छे, कागजै सादा यो सञ्चितको जिन्दगीमा, कागजै सादा यो सञ्चितको जीवनीमा, भ्रष्टाचारीको तस्विर कोर्दो रहेछ मान्छे, बनेर साथी छाती चिर्दो रहेछ मान्छे, बिर्सेर ठाउँ आफ्नो गिर्दो रहेछ मान्छे। बदलाको आगो साँच्चै भयङ्करको हुन्छ, देखिँदैन तर भित्रभित्रै भने सल्किरहेको हुन्छ, यसका लागि दुश्मन बनेर बदलाको भाव देखाउनु भन्दा साथी बनी छाती चिर्छन् कोही, किनकि साथीको विश्वास संसारमा सबैले गर्छन्। म यतिखेर कुख्यात तानाशाह हिटलरलाई सम्झन चाहन्छु, जसले आजीवन साथी बनाएनन् रे, किनभने साथी यति नजिक हुन्छ कि कुनै बेला उसको हात घाँटीमा आउन सक्छ। यहाँ पनि यस्तै भएको छ, साथीले नै घात गरेको छन्। यस्तै घात सम्बन्धी भाव प्रकट गर्दै हुनुहुन्थ्यो जानकी नगर 3,000 बिगाका गजल सर्जक सञ्चित महतो। सञ्जित महतोको यस गजलप्रति आभार प्रकट गर्दै अब प्रस्तुत छ आशिष दनाईको गजल। भाग्य नै फुटेको छ म के गर्न सक्छु, भाग्य नै फुटेको छ म के गर्न सक्छु, भावीले लेखेको छ म के गर्न सक्छु, जसले सृष्टि गरी यो धरतीमा पठायो, जसले सृष्टि गरी यो धरतीमा पठायो, उसैले भनेको छ म के गर्न सक्छु, भावीले लेखेको छ म के गर्न सक्छु, अह निप्दैन जति कोसिस म गरौँ, अह निप्दैन जति कोसिस म गरौँ यो छाती बलेको छ म के गर्न सक्छु, भाग्य नै फुटेको छ म के गर्न सक्छु, भावीले लेखेको छ म के गर्न सक्छु। यसै गरी कयौँ दिनहरू बिताएँ, यसै गरी कयौँ दिनहरू बिताएँ, जिन्दगी बितेको छ म के गर्न सक्छु, भावीले लेखेको छ म के गर्न सक्छु। मेरा यारहरू नै दुश्मन बन्दैछन्, मेरा यारहरू नै दुश्मन बन्दैछन्, ऊ मार्न तम्सेको छ म के गर्न सक्छु, भावीले लेखेको छ म के गर्न सक्छु। हो यो छाती बल्झिन्छ उनकै यादमा, हो यो छाती बल्झिन्छ उनकै यादमा, र आँसु बगेको छ म के गर्न सक्छु, भावीले लेखेको छ म के गर्न सक्छु, भाग्य नै फुटेको छ म के गर्न सक्छु। जब भाग्य फुट्छ अनि जीवनमा नसोचेका अनि कल्पना नगरेका क्षणहरू देखा पर्न थाल्छन्, आफन्त साथीभाइ सबैले चटक्क साथ छोड्छन्, झन् आफ्नै यारहरू आफ्ना दुश्मन बन्न पुग्छन्। यस्तो बेला धरधरी आँसु बग्न पुग्छ र छातीमा बलेको आगोलाई यो आँसुले निभाउन सक्दैन भन्दै हुनुहुन्थ्यो बेसी सहर लम्जुङका सर्जक आशिष दनाई। आशिष दनाईको यस गजलप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यहाँको गजल प्राप्त हुने अपेक्षा गर्दछु। प्रिय गजल अनुरागी मित्रहरू, गजलमालामा हुनुहुन्छ तपाईँ आफ्नो अनुकूल अनुसार मोहन बिहानीको ब्लग www.mohanbihani.blogspot.com तथा उदय युवा क्लब नवलपरासीको ब्लग www.udayyouthclub.blogspot.com अनि नीरज सापकोटाको ब्लग niraj sapkota63.blogspot.com पनि गजलमाला सुन्न सक्नुहुन्छ। प्रिय गजल अनुरागी मित्रहरू, गजलमालामा तपाईँका गजलहरू लिएर आउने नै छु, तबसम्मका लागि अर्को एउटा साङ्गीतिक गजल यहाँहरूको लागि। मलाई सासले पानी किन रुवाउँछ, मलाई सासले पानी किन रुवाउँछ, शायद मेरा सुहाउँछ, मलाई जसले पानी किन रुवाउँछ। आँसु पुछ्ने हात छैन, हो नरोएको रात छैन, आँसु पुछ्ने हात छैन, आँसुले मेरो सिरानी, आँसुले मेरो सिरानी पानी किन रुवाउँछ। न ताली न मादल नाचिरहेछ, न ताली न मादल नाचिरहेछ, एकहोरो पागल नाचिरहेछ। ती उनी परीको अधर्म हाँसो, ती उनी परीको अधर्म हाँसो, र आँखामा गाजल नाचिरहेछ, एकहोरो पागल नाचिरहेछ। बिजुली चम्कियो म हेरिरहेछु, बिजुली चम्कियो म हेरिरहेछु, आकाशमा बादल नाचिरहेछ, एकहोरो पागल नाचिरहेछ। बोलीको चोट सहन नसकेर, बोलीको चोट सहन नसकेर, छटपटिँदै घायल नाचिरहेछ, एकहोरो पागल नाचिरहेछ। मेरो चोखो मायामा भुइँचालो आयो, मेरो चोखो मायामा भुइँचालो आयो, त्यसैले त पातल नाचिरहेछ, एकहोरो पागल नाचिरहेछ, न ताली न मादल नाचिरहेछ। सुन्दरताको जालमा परिएपछि उम्कन निकै गाह्रो हुन्छ। जब कसैको हाँसो अनि आँखाको गजल हृदयमा बन्द हुन्छ, तब मनमा ताली अनि मादल बज्न थाल्छ। बिना बादल नै बरसात हुन्छ, यसपछि मनमा चोखो मायाको भूकम्प नै आउँछ। र यो भूकम्पले आकाश पाताल नचाउने चर्चा गर्दै हुनुहुन्थ्यो हाल नयाँ दिल्ली भारतमा बस्नुहुने अर्घाखाँचीका सर्जक लाली गुराँस नारायण श्रेष्ठ। लाली गुराँस नारायण श्रेष्ठको यो गजलप्रति हार्दिक आभार एवं आगामी दिनमा पनि यहाँको सहभागिताको अपेक्षा गर्दछु। प्रिय गजल अनुरागी मित्रहरू, तपाईँ हुनुहुन्छ, म छु दर्पण पारीका मित्र दीपक हुनुहुन्छ, र 104 MHz सामुदायिक रेडियो मुक्तिश्वरमा गजलमाला छ। र गजलमालामा आजको लागि अन्तिम गजल वाचन गर्दैछु, सिके काफ्रे चिन्तनको गजल। फेरि आयो गाउँमा चुनावको लहर, फेरि आयो गाउँमा चुनावको लहर, नेताको भाषणले तात्न थाल्यो सहर। आश्वासन झुटो गर्छन् जनता रिझाउन, आश्वासन झुटो गर्छन् जनता रिझाउन, जनताको बुइचाडी घुम्ने तिनको रहर, नेताको भाषणले तात्न थाल्यो सहर। पहिले थिए त्यस्तै अहिलेका नि त्यस्तै, पहिले थिए त्यस्तै अहिलेका नि त्यस्तै, भन्ते सेवा गर्छु बनाई सडक नहर, नेताको भाषणले तात्न थाल्यो सहर। नछानौ नेता त्यस्तो पार्टीको मुखेरी, नछानौ नेता त्यस्तो पार्टीको मुखेरी, एक कानुन विद्रोजौँ गरी राम्रो ठहर। नेताको भाषणले तात्न थाल्यो सहर, फेरि आयो गाउँमा चुनावको लहर। पक्कै पनि दोस्रो संविधान सभाको चुनावको तिथि मिति नजिकिँदैछ। झुटुवा आश्वासन दिने मान्छेको साटो कानून बनाउन सक्ने योग्य एवं इमान्दार व्यक्तिलाई छनौट गरौं भन्दै हुनुहुन्थ्यो गजल सर्जक सिके काप्रे चिन्तन। भरतपा सर्लाहीका सर्जक सिके काफे चिन्तनको यस गजलप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यहाँको शब्द गजल प्राप्त हुने अपेक्षा गर्दछु। प्रिय गजल अनुरागी मित्रहरू, गजलमाला गजलसँग सम्बन्धित कार्यक्रम हो। तपाईँ गजलमालाको हुलाकी ठेगाना गजलमाला सामुदायिक रेडियो मुक्तेश्वर 104 MHz भरतवा 5 सर्लाही तथा गजलमालाको फेसबुक पेज www.facebook.com/गजलमालामा पनि गजल पोस्ट गर्न सक्नुहुन्छ। यसका साथै तपाईँ विभिन्न ब्लगहरूबाट पनि गजलमाला सुन्न सक्नुहुनेछ। प्रिय गजल अनुरागी मित्रहरू, गजलमालाको निर्धारित समय समाप्त भइसकेको छ। आगामी हप्ता तपाईँको शब्द गजल सहितको गजलमालाको नयाँ श्रृङ्खला लिएर आउने नै छु। आज कार्यक्रममा प्रसारण भएका शब्द गजल र साङ्गीतिक गजलका सर्जकहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु अनि हार्दिक आभार तपाईँ सम्पूर्ण गजल अनुरागी मित्रहरूलाई जसले यतिका बेर गजलमाला सुनिदिनु भयो। त्यस्तै तपाईँको र मेरो भेट गराइदिनु हुने दर्पण पारेका मित्र दीपक बस्नेत प्रति पनि आभार प्रकट गर्दै तपाईँ सम्पूर्णमा पुनः शुभ दीपावली तथा भाइटिकाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भाइटिकाको हार्दिक मंगलमय शुभकामना र जाँदा जाँदै यो मिठो सांगीतिक गजल तपाईँहरूलाई समर्पण गर्दै म कमल नेपाल एक हप्तासम्मका लागि ओझेल पर्न चाहन्छु। नमस्ते, शुभरात्री। तेरी बात सुनाने आए दोस्त भी दिल ही दुखाने आए, फूल खिलते हैं तो हम सोचते हैं तेरे आने के जमाने आए। शायद मुझे निकाल के पछता रहे हूं आप, महफिल में इस ख्याल से फिर आ गया हूं मैं, महफिल मैं बार बार किसी पर नजर गई, महफिल में बार बार किसी पर नजर गई। हमने बचाई लाख मगर, हमने बचाई लाख मगर फिर उधर गई, बार किसी पर नजर गई। ट्रांसलेशन कर दूं, उनके जमाल रुख पे, उनके रोशन चेहरे पे, जमाल रुख रोशन चेहरा, उनके जमाल रुख पे उन्हीं का जमाल था, उनके रोशन चेहरे पे उन्हीं की रोशनी थी, उनके जमाल रुख पे उन्हीं का जमाल था, उनके जमाल रुख पे उन्हीं का जमाल था, वो चल दिए तो रौनक शामों सहर गई, वो चल दिए तो रौनक शामों सहर गई, हमने बचाई लाख मगर फिर उधर गई, इसमें शायर का नाम है, ये आएगा इसमें लफ्ज, उनको खबर करो कि ये, उनको खबर करो कि है बिस्मिल करीब मर्ग, करीब मर्ग जो आधा मरा हुआ हो उसको बिस्मिल तड़पते हुए को भी कहते हैं, तो बिस्मिल शायर का नाम है। उनको खबर करो कि है बिस्मिल करीब मर्ग, उनको खबर उनको खबर करो के है बिस्मिल करीब मर, उनको खबर करो के है बिस्मिल करीब मर, वो आएंगे जरूर जो उन तक खबर गई, वो आएंगे जरूर जो उन तक खबर गई, हमने बचाई लाख मगर फिर उधर गई, महफिल में बार बार किसी पर नजर गई, महफिल किसी पर नजर गई, किसी पर नजर गई, किसी पर नजर गई।